मनोरञ्जनका लागि सुनो हजुर रेडियो अर्पण 104.5 मेगाहर्ज एन्टेना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम संघीयता सङ्गालो प्रस्तोता गणेश आचार्य र कल्पना भट्टराई. नमस्कार अनि स्वागत छ कार्यक्रम संघीयता सङ्गालोमा. एन्टेना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम संघीयता सङ्गालो हरेक शनिबार बिहान 8:10 नौ बजेसम्म देशभरिका 50 बढी रेडियो स्टेसनबाट एकैसाथ सुन्न सक्नुहुन्छ. मेरो पनि नमस्कार अनि स्वागत कार्यक्रम संघीयता सङ्गालोमा. यो कार्यक्रम तपाईँ एन्टेना फाउन्डेसन नेपालको वेबसाइट www.afn.org.np सुन्न सक्नुहुन्छ र डाउनलोड पनि गर्न सक्नुहुन्छ. कार्यक्रम संघीयता सङ्गालोमा हामी संघीयतासँग जोडिने विविध सवालमा छलफल गर्छौँ. गएको साता हामीले सङ्घीय व्यवस्थामा राजनीतिक पार्टीको संरचनाका बारेमा छलफल गरेका थियौँ. त्यो छलफलमा उठेको अर्को विषय थियो राजनीतिक पार्टी निर्माण कसरी हुनुपर्छ, तिनको सङ्घीय व्यवस्थासँग कस्तो सम्बन्ध छ. छलफलमा उठेको यही बाँकी अंश आजको कार्यक्रममा हामी सुनाउँछौँ. संहिता किन चाहिएको हो भन्नेमा त अब सबैजसो राजनीतिक दलहरू एकमत भइसकेका छन्। संघीयताको मूल मर्म अधिकारपूर्ण समावेशितासँग जोडिएको छ। नेपालको जातीय, भौगोलिक, सांस्कृतिक लगायतका विविधता समेट्ने समावेशिताले हो जुन संघीय संरचनामा सम्भव छ। अघिल्लो संविधान सभामा यही कुरालाई ख्याल गरिएको थियो। 33% महिला सहभागिता संविधान सभाभित्रै थियो। मधेस, दलित, उत्पीडित र पछाडि पारिएका समुदायहरू लगायतको सहभागिता पनि त्यसै अनुसार भयो। तर अहिलेको संविधान सभामा महिला सहभागिता अघिल्लो भन्दा घटेको छ। अरू समुदायको प्रतिनिधित्व पनि केही घटेको देखिन्छ। यसले उनीहरूका मुद्दाहरू ओझेल पर्ने हुन् कि भन्ने आशंका पनि छ। यो त भयो संविधान सभाको समावेशिताको कुरा। तर संविधान सभा तब मात्र समावेशी हुन्छ जब राजनीतिक पार्टीहरू आफै समावेशी हुन्छन्। राजनीतिक पार्टी निर्माण प्रक्रिया र त्यहाँको समावेशिता अनि निर्णय प्रक्रियाले उनीहरू कति समावेशी छन्, कति समावेशीका सवालमा बोल्छन् र काम गर्छन् भन्ने तय गर्छ। यही कुरा आजको छलफलले प्रस्ट्याउनेछ। आजको छलफलमा सहभागी हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सभासद आनन्द प्रसाद ढुङ्गाना, नेकपा माओवादीका नेता तथा पूर्व सभासद सुरेश आलेमगर, नेकपा मालेका महासचिव तथा सभासद सिपी मैनाली, सद्भावना पार्टीका नेता तथा सभासद लक्ष्मणलाल कर्ण, निर्वाचन आयोगका आयुक्त डाक्टर अयोधी प्रसाद यादव, राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण आछेतुर, राजनीति शास्त्रका विद्यार्थीहरू नवीन गिरी र शर्मिला थापा। कार्यक्रमलाई सहजीकरण गर्नुभएको छ राजन पराजुलीले। म आनन्द ढुङ्गानामा जान्छु। अहिले हामीले छिचोल्न खोजेको विषय चाहिँ कुनै एउटा सम्प्रदायको हितका लागि राजनीति गर्न दिने कि भोटका लागि उठाउने व्यक्ति केले बढी महत्व राख्छ भन्ने कुरा। सम्प्रदायिक भनेको कुनै पनि पार्टीमा हरेक जाति, हरेक शनिगर समुदायको प्रतिनिधित्व गरेको हुन्छ र त्यो सबै जाति र समुदायको प्रतिनिधित्व गरेको पार्टी नै पार्टी मानिन्छ। कुनै एउटा जातले प्रतिनिधित्व गरेको पार्टीलाई त्यो पार्टी मानिँदैन, त्यो जातको पार्टी हुन्छ। तर त्यो जुन जातको चाहिँ गएर जो पिछडिएको छ, जो दबिएको छ, जो चाहिँ गएर दलित छ, यस्ता व्यक्तिहरूको चाहिँ गएर समूहगत रूपमा पार्टीले कसरी चाहिँ म्यानेज गर्ने है, त्यसका लागि पार्टीले आफ्नो चाहिँ प्रयत्न गराएको छ पार्टीको केन्द्रीय समितिमा। र त्यसैको आधारमा पार्टीले महासमिति, महाधिवेशन, हामीले चाहिँ गरेर गाउँ स्तर देखौँ नि तपाईँको चाहिँ गरेर दलितको यति प्रतिनिधित्व हुन्छ, महिलाको यति प्रतिनिधित्व हुन्छ, मधेसीको यति प्रतिनिधित्व हुन्छ, मुस्लिमको यति प्रतिनिधित्व हुन्छ भनेर हामीले केन्द्रसम्म गराएका छौँ। यसको अर्थ के हो भनेदेखि हामी सबैको प्रतिनिधित्व पार्टीको छाता, मूल छाता मुनि सबैलाई चाहिँ गरेर व्यवस्थित गरेर लैजान्छौँ है भनेर नेपालीका चाहन्छ। म सुरेश आलिमगरबाट जान्छु। अहिले कुरा उठ्यो यहाँ अलिकति सङ्घीय व्यवस्थाको कुराकानी गर्दाखेरि जात, सम्प्रदाय, कुनै एउटा समुदाय, कुनै एउटा समूहको हितका लागि राजनीति गर्नु मिल्ने कि नमिल्ने सङ्घीय व्यवस्थामा भन्ने कुरामा केही खालका फरक फरक खालका अवधारणाहरू, बुझाइहरू छन् भन्ने कुरा एक लेभलमा देखिरहेछ। तपाईँको बुझाइमा भोलि राजनीतिक दल खोल्दाखेरि कुनै एउटा समुदाय, कुनै एउटा सम्प्रदाय, कुनै एउटा क्षेत्र को हितका लागि भनेर राजनीतिक दल खोल्ने खालको व्यवस्था सङ्घीय व्यवस्थामा आउला, नआउला, आउनुपर्छ, पर्दैन, के लाग्छ तपाईँलाई? सबभन्दा पहिला त यसरी कुरा उठाइरहँदा, प्रश्न गरिरहँदा के जान्नु जरुरी छ भने यो कुरा किन उठ्यो त, त्यसैले म भन्न चाहन्छु। यो कुरा किन उठ्यो भन्दाखेरि ती आवाज उठाउनेहरूले न्याय पाएनन्, ती आवाज उठाउनेहरूको पहिचान गुम्यो, अधिकार पाएनन् तिनले, उत्पीडन भयो, अन्याय भयो, अत्याचार भयो, उनीहरूमाथि विभेद भयो, त्यस कारण उठ्यो भने जानु पर्यो। चाहे आन्दोलन कुरा होस्, चाहे सङ्घ निर्माण कुरा होस् होइन, चाहे सामान्य माग कुरा होस्, त्यस कारणले उठा हुन्छ। त्यसैले यस्तो सङ्घ निर्माणको क्रममा जाँदा जाँदा पार्टी खोल्ने कुरा पनि आउनसक्छ, पार्टी नै खोल्छ भने पनि बिल्कुल जायज हुन्छ, त्यो चाहे एकात्म प्रणाली होस् चाहे सङ्घात्म प्रणाली होस्, त्यस्तो नहोस् भन्नको लागि विभेदको अन्त्य हुनु पर्यो, अधिकारहरू सबैले पाएको हुनु पर्यो। यहाँ त कस्तो पनि पाइएछ भने जो कुनै पनि प्रकारको उत्पीडन परेको छैन त्यसले पनि सङ्गठन खोलिरहेछ। केटीहरू भन्नुपर्दा बाहुन क्षेत्री समुदायले जातीय आधारमा कुनै उत्पीडन भएको छैन, गरिबले आर्थिक सङ्कट भोगे होला तर जातीय सङ्कट भएको छैन, बाहुनले बाहुन भएकै कारणले भारी बोक्ने बाहुन उत्पीडन परेको छैन, भारी बोक्ने तामाङ त परेको छ तामाङ भएकै कारणले पनि। त्यसैले त्यस्तो समुदाय खोज्न चाहन्छ भने त्यो पाउँछ। जस्तो महिलाहरूको आवाज उठ्यो, किन महिलाहरूले आवाज उठाए, उत्पीडन परेका छन्, महिलाहरूले आवाज उठाउनु गलत हो त, बिल्कुल सही कुरा हो, तर पुरुषले किन उठाउने आवाज, लैङ्गिक आवाज, कि पुरुष उत्पीडन परेछ छैन, यदि पुरुषले पनि सङ्गठन बनाउने कुरा गर्छ भने त्यो वैयात हुन्छ फन्डुस कुरा हुन्छ, त्यस्तै हुन्छ यहाँ अरू चाहिँ शासक जातिहरू चाहिँ सङ्गठनको कुरा हो। त्यसैले गर्दाखेरि चाहिँ यो सवाल किन उठ्यो भन्नेतिर ध्यान दिनु पर्यो, यसो यसो गर्दा उत्पीडन परेकाहरूले उठाउँछन् भने त्यो सही हुन्छ, यदि त्यस्तो होस् भन्ने चाहने हो भने त्यो कुरो अन्त्य हुनु पर्यो। जस्तै यहाँ जातीय पार्टीहरू खोलेका छन्, जातीय कुरो उठेको छ, किन, किनभने जातीय आधार उत्पीडन परेका छन् उनीहरू, जातीय आधार उत्पीडन परेपछि अरू आधारलाई सम्बोधन गरेर हुन्छ। जस्तो यहाँ त के अरे दुर्गम क्षेत्रको कुरा छ, यहाँ दुर्गम क्षेत्रकोलाई अधिकारको कुरा छ, कोटाको कुरा छ, आर्थिक कमजोरीका मान्छेहरूलाई त्यो अधिकारको कुरा छ, तर एडभान्टेज को भयो त, जातीय आधार उत्पीडन परेकाहरूले दुर्गम क्षेत्रको व्यवस्था गरेको कुराबाट एडभान्टेज भयो त, भएन, आर्थिक गरिबीको आधारमा जुन एउटा फेसिलिटीको व्यवस्था गरिएछ त्यो भयो त, भएनन्। र यहाँनिर चाहिँ यहाँ नवीनजीले उठाउनु भयो कि संहितामा जाँदाखेरि बाहुन क्षेत्रीय विकास जानुपर्छ भन्छन्, आदिवासी जनदलित मधेसी पहिचान कुरा गर्छन् भनेर हो, किनकि जसले जे समस्या छ त्यही भन्छ उनीहरूले, बाहुन क्षेत्रीलाई पहिचानको समस्या छैन त्यसैले पहिचानको सवालै उठाउनु पर्दैन, तर हामी रङको समस्या उठाउनु पर्छ र काला र गोराको पर्छ र हामीलाई पर्दैन। यहाँ त कस्तो हो भन्दाखेरि टन्न खाएको मान्छेलाई अब मन केले गर्ने, नाटक हेर्ने कि सिनेमा हेर्ने भन्ने जस्तो हुन्छ, त जो मान्छे खानाकै समस्या छ उसले फिल्मको कुरा गर्छ, हो यस्तो, यो बारेमा ध्यान दिएन भने फेरि पनि चाहिँ जाति दोनोतिर जान सक्छ। सुरेशजी तपाईँले भन्नुभयो जुन मान्छेले जुन समुदायले जुन सम्प्रदायले जुन समूहले अहिले भएका राजनीतिक दलहरूले हाम्रा भावना समेट्न सकेनन् भन्ने महसुस गर्छन् उनीहरूलाई स्वतन्त्र रूपमा राजनीति गर्ने, सङ्गठित हुने, अधिकारलाई लड्ने अधिकारहरू खुला राख्नुपर्छ, केही कुरालाई रोक्नु हुँदैन भन्ने लाइनमा बिल्कुल। तर के भन्दा त्यसो गरिरहँदा एउटा त त्यो उत्पीडन परेको पक्ष पनि द्वन्द गर्ने हदसम्म जानु हुँदैन, तर अर्को चाहिँ त्यो उत्पीडन गर्ने पक्ष पनि त्यसरी बाध्य गर्नु हुँदैन। जस्तै यहाँनिर सुडानको कुरा गरिन्छ, यहाँनिर चाहिँ त्यो रुवान्डाको कुरा गरिन्छ, जाति द्वन्द भनेर भन्छन् र यो जाति संहिताको कुरा गरेर त्यहाँ गएर चेत पलाउँछ भन्ने खालको मैले पत्रिकामा पढेँ। ध्यान दिनु के पर्यो भने सुडानमा किन लडाइँ भयो त, तपाईँहरू सायद थाहा होला, मुस्लिमहरूले क्रिस्चियन धर्मावलम्बीमाथि उत्पीडन गरेको हुनाले लडाइँ भयो, त्यहाँनिर थाहा चाहिँ छैन तपाईँहरूलाई, हो इस्लाम धर्मावलम्बीले क्रिस्चियन धर्मावलम्बी उत्पन्न गरेको भए त्यहाँ लडाइँ हुन्थेन। रुवान्डामा हुतुहरूले तुत्सीमाथि उत्पन्न गरेको भए रुवान्डामा लडाइँ हुन्थेन, लाखौँ मान्छे मर्थेन, हो त्यस्तो नाश भन्यो हाम्रो चाहिँ। त्यसरी के गर्नु पऱ्यो, राजसत्ता सबैको साथ हुनु पऱ्यो, जातीय द्वन्द्वले त बर्बाद पार्छ, तर त्यो किन भयो त भन्ने त ध्यान दिनु पऱ्यो। अहिले नै पनि जातीय कुरा उठाउँदाखेरि जस्तो संहिताको कुरा गर्दा देश बन्न जान्छ भने यस्तो वैयात कुराहरू जो गरिन्छन् यसले त झन् देशलाई जातीय द्वन्द्वतिर लैजाँदैछ। म लक्ष्मणलाल कर्णजीबाट गएँ, लक्ष्मणलाल कर्णज्यू अहिलेको एकतर्फको सन्दर्भ के भने राजनीतिक दलहरू क्षेत्रीय आधारमा मुद्दाहरू उठ्दाखेरिमा प्रतिनिधित्व कतै एउटा जात एउटा समूहतिर मात्रै सेन्टर्ड हुँदाखेरि मान्छेहरू धेरै विभाजित हुन्छन् कि मत हाल्नेहरू पनि विभाजित हुँदाखेरि अलिक बढी विभाजित मानसिकता बढ्छ कि भन्ने डर एक तहसम्म देखिन्छ गाउँ तहसम्म छलफल गर्न जाँदाखेरि। जस्तै मधेसकै दलहरूको कुराकानी गऱ्यो भने मधेसबाट उठाउने अधिकांश दलहरूले जो प्रतिनिधित्व उठाउनु भएको छ उहाँहरूको चेहरा एउटा समुदाय एउटा सम्प्रदाय सम मात्र छोयो कि भन्ने पनि बेला बेला आलोचनाहरू हुन्छ। यो दुइटै कुरा समेट्ने त्यस्तोको सबै प्रतिनिधित्व हुने हिसाबले यसलाई मिलाउन सकिँदैन। महात्मा गान्धीले हरिजन अपलिफ्टमेन्ट मुभमेन्ट सुरु गरे, बाहुन अपलिफ्टमेन्ट गरेन, राजपूत अपलिफ्टमेन्टको मुद्दा उठाएन, त्यसकारण जो दलित हुन्छ उत्पीडित हुन्छ पीडामा फस्या हुन्छ उसको डेभलपमेन्टको कुरो उठाइन्छ। जस्तो बहुजन पार्टी जन्मियो नि त, बहुजन पार्टीको जन्म नै दलितहरूको अपलिफ्टमेन्टको लागि हो, जब उसको उत्पीडन समाप्त हुँदैन भने उसले उसको भोइस जाने कसरी त, उसले आफ्नो भोइसको लागि सङ्गठन गर्न सक्छ, त्यो सङ्गठन राजनीतिक पनि हुन सक्छ। र जुन केन्द्रीकृत मानसिकता हो त्यसलाई दबाउनलाई के भन्छ भने यो साम्प्रदायिक हो यो जातीय हो भन्ने भन्छ, किनभने आजसम्म जसले उत्पीडन गरे आजसम्म जसले उसलाई उठ्न दिएन उसले भोलि पनि त्यसले संगठित भएर माथि आउन खोज्यो भने के भन्छ भने यो साम्प्रदायिक भयो भन्ने भन्छ, उसले त्यो कुरालाई जातीय भयो भन्ने भन्छ। मैले सिपी मैनाजीलाई सोध्न खोजेको के भने, अघि आनन्द ढुङ्गानाजीले भन्नुभयो तपाईँको आनन्द ढुङ्गानाजीको केही कुरा मिलेको हुनाले मैले सन्दर्भ कोट्याएको मात्रै, उहाँले भन्नुभयो एउटा राजनीतिक दलको जिम्मेवारी भनेको सबै समूह सबै समुदाय सबै संस्कृतिको उत्थानका लागि काम गर्ने हो, एउटा क्षेत्रको एउटा स्थानीय तहको एउटा राष्ट्रिय तहको, त्यो नेपाली कङ्ग्रेसले आफ्नो हदसम्म गरिरहेछ कोसिस गरिरहेछ भनेर उहाँले भन्नुभयो। यदि कुनै समुदायले यो राजनीतिक दलले जुन तरिकाले सबै समूहको हितका लागि काम गर्छ गर्नुपर्ने थियो त्यो गरेन, सबै सम्प्रदायको हितका लागि काम गर्नु पर्थ्यो गरेन, सबै प्रतिनिधित्व सुनिश्चित गर्नु पर्थ्यो गरेन भन्ने कुनै एउटा समूह सम्प्रदाय समूह कसैलाई लाग्छ भने उनीहरूले त्यो विषयमा आवाज उठाउँदा के चाहिँ समस्या भयो? मूलत पोलिटिकल पार्टी दे आर बर्न आउट अफ पोलिटिक्स, इतिहासमै यही छ, यो अर्को कुरा केही होइन। र यो मुख्य रूपमा समाजमा ध्यान दिनुपर्ने कुरा वर्गीय विधेयकको नै हो, किनभने वर्गीय शासन भइआएको छ। तर यसको माने यो होइन हाटेजीहरूले तपाईँसँग आजसम्म जीवन भयो आजदेखि के प्रश्न हुनुहोस् भने पोलिटिकल पार्टीले त्यति मात्रै हेर्छ भने त्यो रियल पोलिटिकल पार्टी हो, त्यो एकाङ्गी पोलिटिकल पार्टी हो। नेपाल जस्तो भारत जस्तो ठाउँमा त जातपाति कास्ट अन्तर्विरोधलाई पनि हेर्नुपर्छ, त्यसलाई सम्बोधन गर्नुपर्छ, तब मात्रै यो मुलुकको त्यो पोलिटिकल पार्टी हुनसक्छ। नेपाल कम्युनिस्ट पार्टीले पनि सुरुदेखि नै यी कुरा गर्न सकेन, वर्गीय अन्तर्विरोधलाई हेरौँ, अलिअलि जातपाति अन्तर्विरोधलाई हेरौँ, अलिअलि लिङ्गीय अन्तर्विरोधलाई हेरौँ अलिअलि, तर जातीय र क्षेत्रीय जुन विभेद थियो त्यसलाई उसले ध्यान दिएन। सोही त के सोच नेपाली कङ्ग्रेसको, र म एउटा कम्युनिस्ट आन्दोलनको नेताको हैसियतले, तर म नेताले के खान्छु भने हामीले विगतमा गल्ती गर्यौँ, हामीले वर्गीयलाई हेऱ्यौँ र हातेज्यू जस्तोलाई के भन्न ठाउँ दियो भने कम्युनिस्टले ह्याप र ह्याप्नेस मात्रै हेर्छ भन्ने उहाँले एकाङ्गी धारणा बनाउन पनि हामीले नै दिएको, कम्युनिस्ट होस् या काङ्ग्रेस होस् उसले राजनीतिक पार्टी जुन साथसाथै जातीय क्षेत्रीय लिङ्गीय जातपातीय मैले के भन्नु यसरी जस्तो भनौँ काङ्ग्रेसले कम्युनिस्ट पनि गरेन काङ्ग्रेस पनि गरेन, अहिले अधिकांश कम्युनिस्ट पार्टीले किन धेरै दर्जनभन्दा बढी कम्युनिस्ट पार्टी भएकोले अधिकांश भनौँ पनि अहिले आएर पनि यो कुरालाई छरङ्गल ढङ्गले सही ढङ्गले उठाउन सकेका छैन। त्यसो माओवादी जसले जसले जातीय पुट लिएर जातीय राज्य क्षेत्रीय राज्य आत्मनिर्णयको अधिकार दिनुपर्छ भन्ने कुराको झन्डा बोकेर हिँड्नुहुन्छ, फेरि पनि उहाँले सन्तुलित ढङ्गले सबै कुरालाई उठाउन सक्नुभएको छैन। अहिले हिजो एउटा अतिमा थियो हामी सबै कम्युनिस्टहरू हाम्रो प्रेडिसेसरहरू एउटा अतिमा थियो वर्गीय हेरे अरू कुरालाई हेर्नु, अब हामीमध्येको एउटा जस्तो सिपिआर माओिस्टको कुरा गर्नु भने उहाँहरू एउटा कुरालाई बढी देखाएर आउँदै हुनुहुन्छ, एउटा त वर्गीय मतदा मात्रै हेर्नुपर्छ अरू हेर्नुहुन्न भन्ने कुराको टुस अहिले पनि छ, टुस छ तर त्यो पूर्ण त सबै छैन, एउटा चाहे त्यो डेमोक्रेटिक पार्टी होस् चाहे कम्युनिस्ट पार्टी होस् उनीहरूले वर्गीयको छात्र जातीय क्षेत्रीय लिङ्गिक विभेदलाई हेर्ने त्यसलाई सम्बोधन गर्ने नीति लिने सबैको बराबरीको निम्ति अपलिफमेन्टको निम्ति इकोनोमिक अपलिफमेन्टको निम्ति काम गर्नुपर्ने हो, सो सकेनौँ हामीले पछिल्लो बेलामा आवाज आयो तैपनि हाम्रो चेत खुलेन। त्यस कारण अहिले अर्को के अति आयो भने अब संघीयता भनेको त्यो जातीय बाहेक अर्को हुन सक्दैन क्षेत्रीयता बाहेक अर्को हुन सक्दैन यो अर्को अति आयो, यो पनि यसको दोषी पनि हिजोका पुराना पार्टी काङ्ग्रेस कम्युनिस्टहरू नै हो किनभने हामीले समयमै कुराको एड्रेस गरेनौँ नि त, त्यस कारण यो आयो। किनभने अहिले पनि जब हामी एड्रेस गर्दैनौँ भने त्यसको प्रतिक्रिया स्वरूप जातिवादी पार्टी खुल्छन् खुलेका पनि छन्, त्यो पनि यो भने एउटा रेगुलर प्र्याक्टिस होइन यो प्रतिक्रिया हो खुले त के भयो त के चाहिँ फरक पऱ्यो त डर के हो कुरा के हो भने यो रियाक्सनमा जातिवादी पार्टी क्षेत्रवादी पार्टी स्त्रीवादी पनि पार्टी आउलान् होइन प्रतिक्रियामा पुरुषवादी पनि आउलान् प्रतिक्रियावादी कुनै जातिवादी आउँछ भने एउटा खसवादी किन आउँदैन प्रतिक्रियाले आउँदा कतिपयले जस्ट कुरा उठाएका पनि हुन्छन् न्यायोचित कुरा कतिपयले चाहिँ प्रतिक्रियाका कुरा मात्रै उठाएका हुन्छ। यदि देशका जो राजनीतिमा चाहे मधेसी जनताबाट राजनीति गर्ने हुन् चाहे खसारेबाट जन राजनीति गर्ने हुन् चाहे जनजाति मङ्गोल किनारबाट गर्ने सबैले पोलिटिक्सको सही अर्थ बुझेर पोलिटिकल पार्टीको सही अर्थ बुझेर आउँछन् र सबैले कुनै कुरालाई बढी प्राथमिकता दिएला निश्चित ठाउँ विशेषको जात विशेषको क्षेत्र विशेषको मान्छेले आफूलाई दिएला तर एकाङ्गी ढङ्गले एउटा जात एउटा क्षेत्र एउटा लिङ्गको पार्टी भन्दैन। तर मलाई एउटा लागेको यतिखेरको प्रश्न हामीले गर्न सकेनौँ त्यो चाहिँ सही हो तर गर्नुपर्ने चाहिँ हामीले हो त्यही भएर अरूले चाहिँ गर्नु हुँदैन भन्ने नोसनमा कहिलेकाहीँ कुराकानी भइरहेको हो कि जस्तो मलाई लाग्छ। मैले अघि भने काङ्ग्रेस पार्टी कम्युनिस्ट पार्टी पनि अहिले पनि पूर्णतः इन्क्लुसिभ बनिसकेका छैन, इन्क्लुसिभ दृष्टिकोण विचार त आए तर त्यो व्यवहारमा परिणत भइसकेको छैन, इट टेक्स टाइम रातरात हुन सक्दैन। 5-10 वर्षभित्रमा कङ्ग्रेस पार्टी, काङ्ग्रेस पार्टी, मधेस आधारित पार्टी, जनजातिबाट बनाएको पार्टी सबै इन्क्लुसिभ हुनुपर्छ, विकल्पै छैन। अघिदेखि कृष्ण हाचितजीले धेरैवटा प्रश्नहरू छडिएका छन्। मैले सिद्धिजीलाई छेडछाडै गर्छु, के हो त भन्दाखेरि वैचारिक स्पष्टता नभएसम्म तपाईँ जुन कम्युनिस्ट आन्दोलनको भ्रमै भ्रममा कहिले यता कहिले उता भन्छ, तपाईँले जे कुराले प्रतिक्रिया भनेको छ नि म त्यो स्वाभाविक हो, स्वाभाविक र प्रतिक्रियाको अन्तर बुझ्दाखेरि तपाईँलाई नै फाइदा हुन्छ भनेर। मल्टिपार्टी भनेको प्लुरालिटी, प्लुरालिटीभित्र दुई प्रकारको कम्पिटिसन रहन्छ, एउटा सबै कुरा नेसनल भनेर जानेहरू, दोस्रो नेसनललाई रेस्पेक्ट गरेर स्पेसिफिक कुरालाई प्रमोट गर्नेहरू। म अब तपाईँकै भएको बेलामा हरेक राजनीतिक दलकाहरू तपाईँकोहरू कङ्ग्रेसको एउटा डिफरेन्स लिन्छु कि पार्टीको आइडियोलोजी कोर के हो, फेरि के हो भनेर। म तपाईँको नेतृत्वमा बनेको, मैले फर्चुनेटली पार्टी बिल्डिङमा पिएचडी गरेकोले जुन कोर्डिनेसन छ नि, कोर्डिनेसनको ओरिजिनल डकुमेन्ट पनि पढेको छु, कोर्डिनेसन कमिटी भनेर सुरुको, त्यस पछाडि पार्टी स्वतन्त्र र राजनीतिक स्वतन्त्रताको विभेद छलफलको डकुमेन्ट पनि पढेको छु, र त्यस पछाडिका कतिपय इलेक्सन मेनिफेस्टोहरू पनि म फलो गरिरहेको छु। म अझै पनि तपाईँहरू कहाँनिर कोड र पेरिफेरी राख्यो भने, नेपाल कम्युनिस्ट पार्टीको सबभन्दा प्रब्लमेटिक के हो त भन्दाखेरि नेपालको सोसियल डाइभर्सिटीलाई सधैँ पेरिफेरीमा राख्छ कि, सधैँ पेरिफेरीमा राख्दाखेरि त्यसले नेचुरली के हो त भन्दाखेरि मूलधारको राजनीतिक दलहरूलाई जुन कुरा पेरिफेरी छ त्यही समाएर चाहिँ अरू राजनीतिक शक्तिहरू उदय हुने, त्यो पेरिफेरीमा राखेको कुरा समाएर र मधेसबारी पार्टीहरू जन्मेको हुने होइन। इन्डियामा इन्डियन नेसनल कङ्ग्रेसको इनिसिएटिभमा जब निर्वाचनमा 8% आदिवासी उनीहरूको वोट आदिवासी त्यति बराबरै इलेक्सनमा सिट रिजर्भ गरिदिया छ, 13% दलितलाई त्यति नै सिटको रिजर्भ सिट छ, 13-8-21 यस पछाडि पनि बहुजन समाजवादी पार्टी जन्मेको के स्वाभाविक हो। किन त भन्दाखेरि यसका बावजुद पनि इन्डियन नेसनल कङ्ग्रेसको निम्त विजयको निम्त दलितको खुसा फेरिफेरी हो क्या, उसको सेन्ट्रल आइडियोलोजी डिफरेन्ट। एकपटक तामाङ कमिसनको रिपोर्टमा बहसमा छलफल हुँदा मैले नेपाली कङ्ग्रेसलाई तपाईँहरू डाइनामिक पार्टी हो भने तपाईँहरूको 4 पिलरमा अबकोले एउटा 5 थप्न लगाउँछ, प्रजातन्त्र, समाजवाद, त्यस पछाडि राष्ट्रियता र धार्मिक स्वतन्त्रतामा एउटा आइडियोलोजी एड गर्नुहोस् न, समावेशिता भनेर। त्यो आइडियोलोजीको रूपमा एडप्ट नगर्दाखेरि के देखिन्छ, मन्त्री परिषदहरू गठन गर्दा आज ककस दलित ककस छैन, एकजना पनि दलित किन मन्त्री भएन, आज मधेस ककस छैन, विमलेन्द्र एउटामा चित्त किन बुझाउनु पर्यो र यता पण्डित एउटामा चित्त किन बुझाउनु पर्यो, र तपाईँहरूको बोलीचाली र व्यवहारमा त्यही अन्तर के हो त भन्दाखेरि तपाईँहरू नेपालको सामाजिक विविधतालाई अहिले पनि पेरिफेरीमा राख्नुहुन्छ, अनि तपाईँहरू पेरिफेरीमा राख्दाखेरि जस्तो अवस्थामा पनि बहुदलीय राजनीतिक व्यवस्थामा तपाईँ रोक्नै सक्नुहुन्न। राजनीतिक दलहरूले पेरिफेरीमा राखेको कुरालाई मूलमा राखेर राजनीतिक दलहरू स्वाभाविक रूपमा जन्म हुन्छ कि, त्यो स्वाभाविक जन्मलाई चाहिँ यो त प्रतिक्रियामा आएको हो भनेर हामीले बुझ्न थाल्यो भने के हुन्छ भन्दाखेरि राजनीति र समाजको डाइनामिक्स भनेर हामी पढाउँछौँ। तपाईँहरू भ्रमित हुनु भनेको देश भ्रमित हुनु हो, त्यस कारण प्लिज बी करेक्ट। मैले एउटा इक्जाम्पल अघि नै भने दलितलाई जनसङ्ख्या अनुरूप रिजर्भ सिट दियो, आदिवासीलाई दिँदाखेरि पनि बहुजन समाज पार्टी पार्टी त जन्म नि त, जति पनि डेभलप कन्ट्रिजमा ठ्याक्कै नाम बिर्सेँ, सायद यो नर्वेमै हुनुपर्छ, नर्वे जस्तो एडभान्स मुलुकमा पनि एउटा स्मल कम्युनिटी छ जसलाई चाहिँ इन्क्लुजनको माध्यमबाट एकोमोडेट पनि गराएको छ, तर उनीहरू पार्टी खोलेको छ। क्षेत्रीय पार्टीहरू राष्ट्रिय पार्टीको रूपमा सेन्ट्रल गभर्मेन्ट क्याप्चर गर्छ भन्ने कुरा म त्यो कहिले कल्पनै गर्नु, मेरो शास्त्रले परिकल्पना गर्न दिँदैन, तर के हो त भन्दाखेरि सिङ्गो देशभित्र हरेक प्रकारका कुराहरू दोहोऱ्याएर फेरि भन्दाखेरि तपाईँहरूले पेरिफेरीमा राखेको कुरा पक्रेर अब आउँछ। तपाईँ अहिले कार्यक्रम संघीयता सङ्गालो सुन्दै हुनुहुन्छ। कार्यक्रममा आज हामी राजनीतिक पार्टी निर्माण कसरी हुनुपर्छ, तिनको संघीय व्यवस्थासँग कस्तो सम्बन्ध छ, छलफल गरिरहेका छौँ। हामीसँग छलफलमा हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सभासद आनन्द प्रसाद ढुङ्गाना, नेकपा माओवादीका नेता तथा पूर्व सभासद सुरेश आलेमगर, नेकपा मालेका महासचिव तथा सभासद सिपी मैनाली, नेपाल सद्भावना पार्टीका नेता तथा सभासद लक्ष्मणलाल कर्ण, निर्वाचन आयोगका आयुक्त डाक्टर अयोधी प्रसाद यादव, राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण हाजेतु र राजनीतिक शास्त्रका विद्यार्थीहरू नवीन गिरी र शर्मिला थापा। कार्यक्रमलाई सहजीकरण गर्दै हुनुहुन्छ राजन पराजुली। कृष्ण हाजेतुजीले भन्नुभयो पहिलो कुरा चाहिँ सिद्धान्तभित्र नै समावेशिता भन्ने कुरा अब राष्ट्रिय पार्टीहरूको सिद्धान्तभित्र किन नपरेको, र अर्को आवश्यकता देखेर खोल्छ भने त्यसलाई पनि स्वतन्त्र राख्दा के फरक पर्छ र भन्ने कुरा उहाँले गर्नुभयो। म सुरेश आलेमगरजीलाई सोध्छु, बेलामा उदाहरण आउँछ समावेशताको आन्दोलन अलिक बढी एउटा पिकमा पुर्याउनलाई एकीकृत माओवादी त्यति बेला अहिले नेकपा माओवादी माओवादीको समग्र एउटा आन्दोलनले पनि ठुलो भूमिका खेलेको छ। पहिलो संविधान सभाको चुनाव एक लेभलको त्यो संविधान सभा जसरी बन्यो त्यसभित्र पनि तपाईँको चाहिँ त्यो पार्टीले पनि समावेशतालाई त्यही हिसाबले आत्मसात गर्न सकेको छैन भन्ने कुरा सेन्ट्रल कमिटी स्थायी समिति उसले पठाउने प्रतिनिधिहरू त्यो खालको सवालहरूमा देखिन्छ त्यहाँ छिचोलेर हेऱ्यो भने तपाईँहरू पहिचानको कुरा उठाउँदा सबैको पहिचानको भावना त प्रतिनिधित्व गरिदिनुपर्छ राष्ट्रिय पार्टीहरूले। भोलि सङ्घीय व्यवस्थामा गइसकेपछि त्यो भावना सबैले महसुस गर्ने खालको व्यवस्था कसरी सुरु गर्ने एउटा प्रश्न, उम्मेदवारको योग्यतामा तपाईँको विचार के छ त्यो पनि जोड्नु। राजनीतिले उठाउनु भएको कुरामा एउटा निश्चित रूपमा चाहिँ हामीले जातीय कुरालाई सशस्त्र रूपमा उठाएकै हो, तर त्यो अतिवादिता भनेर शिवजीले भनेर त्यो हिसाबबाट होइन। हामीले त यो नेपाली समाजको ग्राउन्ड रियालिटीलाई महसुस गरेर हामी जो वर्गीय मुक्तिका कुरा गर्छौँ, साथै उत्पीडनबाट मुक्ति पनि हुनुपर्ने हुन्छ। उत्पीडन विभिन्न प्रकारका छन्, जस्तो वर्गीय उत्पीडनकै विभिन्न रूपहरू पनि लैङ्गिक उत्पीडन, जातीय उत्पीडन, क्षेत्रीय उत्पीडन आदि इत्यादि त्यो भएको हुनाले त्यसरी उठायौँ हामीले। तर पनि सधैँ हाम्रो चाहिँ जातीयता होइन वर्गीयता नै सर्वोपरि थियो, सर्वोपरि रहन्छ, किनकि हाम्रो आवर पार्टी इज अ क्लास पार्टी, जातीय पार्टी, क्षेत्रीय पार्टी, लैङ्गिक पार्टी जस्तो होइन। जहाँसम्म समावेशताको कुरा छ हामीले इन प्रिन्सिपल त स्वीकार गरेकै छौँ, तर निश्चित रूपमा चाहिँ फेरि जुन हदसम्म समावेशता हुनुपर्ने हो, जुन हदसम्म चाहिँ एउटा सहभागिता हुनुपर्ने हो, त्यो हदसम्म चाहिँ नभएकै हो। त्यो किन हो त भन्दाखेरि हाम्रो पार्टीमा पनि बाहुन क्षेत्रीय समुदायका मान्छेहरूको नै बाहुल्य छ, त्यो पनि फेरि स्वाभाविक किन हो भनेर म भन्छु भने समाजमा त सबैको एउटा राजनीतिक चेतना स्तर एकै तहको एक स्तरको हुँदैन। बाहुन क्षेत्रीय समुदाय एडभान्स समुदाय हो, चेतनाको हिसाबले, सबै हिसाबले, स्रोतहरूको हिसाबले, साधन हिसाबले। म चाहिँ समुदायको कुरा गर्छु है, व्यक्ति व्यक्ति त भारी बोक्ने बाहुन पनि होला, हरिकङ्गाल बाहुन पनि होला, क्षेत्री पनि होला। यसरी कुरा उठाउँदाखेरि होललाई विचार गर्नु पर्यो, अंशलाई होइन। एक दुईवटा मान्छे त जनजाति पनि मन्त्री भएको छ नि, मै भयो सभासद, मै भयो लेक्चरर, दलित हैराल विश्वकर कति मन्त्री भयो, मन्त्री भयो। यही समुचाले हेरेर जापानलाई धनी बनियो, अमेरिकालाई धनी बनियो, हो कि अमेरिकन गरिब छैन र पोहोर पढाएर म जाँदाखेरि हामी जस्तो हरिगङ्गाल देशबाट गएको हरिगङ्गाल एउटा चाहिँ कम्युनिस्ट पार्टीको नेतासँग भिख माग्छ अब होमलेस मान्छेले, त्यसको आधार अमेरिका गरिब रहेछ भन्दिने र त्यस्तो होइन नि। त्यो समुदायकै चाहिँ कार्यकर्ता, त्यो समुदायका मान्छेहरू हाम्रो पार्टीको नेतृत्वमा अथवा तल्लो तहमा पनि बढी भएको हुनाले उनीहरूकै बाहुले छ, तर यसलाई चाहिँ चिरै जानुपर्ने हुन्छ र सबैको सहभागिता हुनुपर्छ। नेतृत्वमा होस् कि स्थानीय कमिटीमा होस् कि पदाधिकारी होस् कि कमिसनर भन्ने खालको सोच चाहिँ हाम्रो छ र त्यसलाई व्यवहारमा लागू गर्न चाहिँ अझै पनि बाँकी नै छ। जहाँसम्म चाहिँ यो उम्मेदवारको योग्यताको कुरा छ, उम्मेदवारको योग्यता राजनीतिमा एकाडेमिक क्वालिफिकेसन खोजेर हुँदैन। मैले 34-37 चाहिँ एमए पास गरेँ इङ्ग्लिसमा, त्यो सर्टिफिकेट थन्केर बसेको छ, यो पनि पास नगरेको गिरिजाजीले प्रधानमन्त्री चलाइदिनु भयो, त्यसैले एकाडेमिक क्वालिफिकेसन खोज्ने होइन। राजनीति योग्यताको हकमा सम्म त्यो हुनसक्ला, कति वर्ष चाहिँ पार्टीमा काम गर्यो, जेलमै परेछ आदि त्यति कुरा हुनसक्ला, तैपनि त्यसलाई चाहिँ यो भए हुन्छ नभए उम्मेदवार हुनु पाइँदैन भनेर भन्नु मिल्छ जस्तो मलाई लाग्छ। राजनीतिक उम्मेदवारको योग्यता भनेको के हो त? राजनीति भन्ने यस्तो कुरा हो जहाँ चाहिँ अब गैर राजनीतिक योग्यताको कोणबाट हेर्नुभयो भने त्यो फिट खाँदैन। कस्तो भन्दाखेरि टु होल एउटा स्विच बक्समा थ्री पोइन्ट त्यो ऊ हाल्नु खोज्नु भए जस्तो चाहिँ हुन्छ, त्यो मिल्दैन। त्यही राजनीतिमा राजनीति योग्यता नै खोज्नु पर्यो। निश्चित रूपमा त्यो मान्छे चाहिँ फेरि भिजन क्लियर भएको, विभिन्न प्रकारको ज्ञानहरू भएको, सूचना भएको, त्यस खालको भयो भने त धेरै राम्रो। अघि योग्यताको कुराहरू यहाँ धेरै उठ्यो। योग्यता भनेको मास्टर डिग्री गरेको भन्ने मात्रै योग्यता हुँदैन। अहिलेको व्यवस्था हेर्नुभयो भने कोही मान्छे चुनावै नलडेको, चुनाव लडेर नजितेको मान्छे पनि मन्त्री भएको छन्। हामीले चुनाव हालेर भोट हालेर जिताएको मान्छे चाहिँ मन्त्री हुनै पाउँदैन भने त्यो व्यवस्था कस्तो हो? भोलि संहितामा गइसकेपछि चाहिँ चुनाव गर्नुको के अर्थ भएर? तपाईँलाई एउटा प्रश्न गर्न मन लाग्यो, केही मान्छेहरू के भन्छन् भने तपाईँले चुनावमा जितेर आएको मान्छे मात्रै मन्त्री हुने हो भने प्राविधिक रूपमा सबै हिसाबले दक्षता प्रमाणित गरेर आएको अर्को मान्छे मन्त्री हुन पाएन नि भनेर पनि भन्छन्। तिमीहरूको लागि अर्कै प्राविधिक ठाउँहरूको व्यवस्था गर्न सकिन्छ नि। त्यसमा मेरो अर्को पनि प्रश्न छ, हाम्रो यही राजनीतिक माहौलहरूमा चाहिँ माहौलहरू हेर्दाखेरि चाहिँ सामान्य मान्छेले संहिता बुझ्ने मान्छेले के चाहिँ बुझ्छ भने संहिताले सबैभन्दा बढी फाइदा चाहिँ राजनीतिक दलको नेता र कार्यकर्तालाई नै हुन्छ, पदको हिसाबले, शक्तिको हिसाबले, अवसरको हिसाबले। भोलि यही फाइदा हुने क्रममा अहिले त भागभन्डा मिलाउनको लागि मन्त्रालयसँग छुट्याउने चलन छ, भोलि सङ्घ छुट्टिँदैन भन्ने के ग्यारेन्टी छ र? धन्यवाद। अब लक्ष्मण गौडजी, अहिले बेला बेला राजनीतिक दल राजनीतिक नेताहरू चाहिँ राम्रा भएनन् भनेर चाहिँ गुनासोहरू उठिरहेछ। स्वाभाविक रूपमा स्वच्छ मान्छे, स्वच्छ नेता, स्वच्छ दललाई चाहिँ भोट हाल्ने सबैको इच्छा आकाङ्क्षा होला नि, केही उपाय छ? योग्यता तोक्ने, पर्फर्मेन्स हेर्ने, कुनै केही? एउटा कुरा के रहेछ भने जब म पढी लेखी सक्छु अनि मलाई के हुन्छ भने पढ्या लेख्या मान्छे मात्रै आयो भने त मेरो त अगाडि बढ्छ। तपाईँको ताजमहल बनाउनेले कुन आर्किटेक्ट इन्जिनियर थियो? ताजमहल बनायो, आजसम्म यत्रो दुनियाँमा आर्किटेक्टको डेभलपमेन्ट भयो र ताजमहलको आर्किटेक्ट बुझ्न सकेका छैन। सोमनाथ मन्दिर त्यत्रो तल्लाको जसले बनायो कुन तपाईँको गरेका थियो त्यसले आर्किटेक्ट इन्जिनियर? त्यसकारण राजनीति गर्ने मान्छेलाई क्वालिफिकेसनको जरुरत हुँदैन, यदि जरुरत हो भने समाज सेवा, समाज सेवा गरेको हुनुपर्छ, इमान्दार हुनुपर्छ र निश्चित रूपबाट फौजदारी अभियोगबाट मुक्त हुनुपर्छ। अहिले जुन प्रश्न तपाईँहरूले उठाइराख्नु भएको रहेछ, यो फाइदा सङ्घीयताले नेतालाई फाइदा हुने हो तर नेता राम्रो भएन, नेता खराब भयो भन्ने प्रश्न उपस्थित भइराखेको रहेछ। यदि हामी एकछिनको लागि कल्पना गरौँ नेता सबै खराब छ भने, यो देशमा राजनीतिक परिवर्तन कसले ल्याइदिया? एउटा साधारण उदाहरण तपाईँलाई भन्दैछु, जुन बेला राजा वीरेन्द्रको हत्या भयो, जनताहरू रोडमा आए, केवल काठमाडौँमा मात्रै होइन विभिन्न जिल्ला जिल्लामा रोडमा आए, कसैको विरुद्धमा नारा लगाए, तर त्यो समाप्त भएर गयो, पाँच दिन, सात दिन, दस दिन, पन्ध्र दिनमा समाप्त भएर गयो। किनभने कुनै राजनीतिक पार्टीले त्यसलाई एजेन्डाको रूपमा र बोकेन। यो हत्या खराब भयो भन्ने कुरा राजनीतिक एजेन्डा बन्दिया भए त त्यसै बेला समाप्त हुन्थ्यो राजतन्त्र, त्यसै बेला समाप्त हुन्थ्यो। त्यसकारण देशको परिवर्तनलाई नै चाहिन्छ, राजनीति गर्नलाई राजनीतिक नेताहरू नै चाहिन्छ र जब जब राजनीतिक नेताहरूले परिवर्तन गर्न खोजिया छ तबसम्म नेपालमा विभिन्न परिवर्तन भनि भएको छ। र यो परिवर्तन कस्तो हुन्छ भने एकैचोटि 46 सालमा हामीले भन्यौँ लोकतन्त्र आए सबै प्राप्त भयो, बहुदल आए सबै प्राप्त भयो, तर त्यो लोकतन्त्रमा समावेशिता भएन, त्यो लोकतन्त्रमा हामी सङ्घीयतामा गएनौँ, विभिन्न कुराहरू भयो, पार्टीको आफ्नो जुन थियो त्यसमा पनि विभिन्न किसिमका फरकहरू भयो होला। यो बिस्तारै के छ भने बिस्तारै सुधार हुँदैन, एकैचोटि सम्पूर्ण बिग्रेको कुरामा। किनभने नेपालमा भएका नेता कहाँका नेता हुन्छ? जस्तो नेपालका जनता छ त्यस्तै नेता हुन्छ, त्यो बाई प्रोडक्ट हो, जनताको बाई प्रोडक्ट नै नेता हो। हामी नेता यहाँ इम्पोर्ट गर्दैनौँ, त्यसकारणले जनता पनि सिभिलाइज हुँदै जान्छ, जनता पनि शिक्षित हुँदै जान्छ, जनता दुनियाँबाट अवेर हुँदै जान्छ भने निश्चित रूपबाट त्यही अनुसार राजनीतिक र राजनेताहरू पनि परिवर्तन हुन जान्छ। एउटै कुरा म तपाईँलाई के भन्छु भने समावेशी भनेर समावेशी हुन्छ, परिवर्तन ल्याउनु पर्यो। मधेसीहरू आजसम्म आइजिपी भएको एउटा उदाहरण भन्नुहोस् त, डिआइजी हुन्छ उसले आइजिपी हुन पाउँदैन, के हो यो? पार्टीमा चारजना मधेसीलाई राखिदिँदैमा त समावेशिता भयो, चारजना लिएर आयो आफ्नो मान्छे समावेशिता, त्यो सेना सेनामा भन्नुहोस् राष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा भइहाले नि, त्यो अलङ्कारिक नभइदिएको भए त त्यो पनि हुनेवाला थिएन। किन भएन त गिरिजा प्रसादको ठाउँमा रामवरण किन प्राइम मिनिस्टर भएन? आज सुशील कोइरालाको ठाउँमा किन कुनै मधेसी भएन? प्रश्न त्यहाँ छ, गर्नु सहयोग भनेर आएको नाम कसको लिनुभयो? त्यो ठिकै छ, संजोगले आयो, अब यस्तो संजोग कहिले पर्ला बराबर पढोस् भन्ने कामना मात्रै गरौँ हामी। त्यसकारण के रहेछ भने यो सम्पूर्ण कुराहरू उत्पीडनबाट आएको, भेदभावबाट आएको, शोषणबाट आएको, न कि प्रतिक्रियाबाट आएको। प्रतिक्रिया त मैले व्यक्त गर्दैछु, बोल्दैछु, यो प्रतिक्रिया हो, प्रतिक्रियाबाट सद्भावना पार्टी जन्म्या होइन, त्यो मधेसको उत्पीडनबाट, शोषणबाट। त्यसकारण यो समग्र कुराहरूलाई हामीले बिस्तारै परिवर्तन गर्न जानुपर्छ, अहिले त म कामना त्यही मात्रै गर्छु। हस्, उहाँले जोड्नुभयो समावेशिता र उत्पीडनको अन्त्य सङ्घीय व्यवस्थाको मूल मर्म हुनुपर्छ, त्यसलाई हामीले संस्थागत गर्न सक्यौँ, सम्भावनाहरू खोल्न सक्यौँ र त्यसलाई प्रस्तुत गर्न सक्यौँ भने त्यो सङ्घीय व्यवस्था हामीले खोजेको सङ्घीय व्यवस्था भनेर भन्नुभयो आनन्द प्रसाद ढुङ्गानाज्यू। अघि कृष्ण हाजिरज्यूले भन्नुभएको सुरुको एउटा प्रश्न, समावेशिता मूल सिद्धान्त राष्ट्रिय पार्टीको किन हुन सक्दैन, भइरहेकी छ भने अथवा राख्नेतिर केही सोचिरहनु भएको छ कि एउटा त्यो पनि भनिदिनुहोस् न, योग्यताको सवाल पनि यसो आफ्नो विचार राख्नु। अब समावेशिता त तपाईँको जाने गएर यो देशमा सबैले स्वीकार गरिसकेका छन्, मूल जाने गएर अहिले पनि हामी समावेशिताको बारेमा प्रश्न छौँ, अब रह्यो के भनेदेखि उहाँले जुन भन्नुभयो नि, अब हामीले सुरुमै तपाईँको हाम्रो सिद्धान्तमा चार कुरा लेखेका छौँ, अब त्यसलाई परिवर्तन गर्नका लागि पनि धेरै हाम्रो प्रोसेसहरू हुन्छन्, तर के हो भनेदेखि हामीले 62 आन्दोलन पछिको परिवर्तनमा समावेशितालाई हामीले स्वीकार गरेर हिँडिसकेका छौँ, र मैले अघि नै यहाँलाई निवेदन गरिसकेँ त्यही समावेशिताको आधारमा नै हामीले आफ्नो विधानमा पनि परिवर्तन गरेका छौँ। नेपाली काँसको हिजोको विधानभन्दा आजको विधानमा परिवर्तन छ र सबैलाई समावेश गरेर मैले अघि नै भने जान जाति आदिवासी मधेसी सबैलाई चाहिँ गरेर केन्द्रीय प्रतिनिधित्व गराएको छ। त्यसरी काङ्ग्रेसले आफ्नो नीतिगत रूपमा चाहिँ गरेर परिवर्तन गर्दै गएको छ, एउटा म त्यो भन्न चाहन्छु। त्यसले यसमा चाहिँ गरेर कुनै नेपाली काङ्ग्रेस समावेशिताको आधारमा चाहिने सञ्चालन गर्न चाहेको छैन भन्ने कुरामा भ्रम नहोस्, विमति नहोस् भन्ने म आग्रह गर्न चाहन्छु। अर्को कुरा, जहाँसम्म योग्यताको कुरा छ राजनीतिमा, राजनीतिमा योग्यता भनेको के हो भने जुन ल भनौँ सेन्ट्रल कमिटीको पार्टीको नयाँ विधान अनुसार 24% रिजर्भ सिट छ मधेसी महिला मुस्लिम जनजाति दलित गरेर 24% सदस्यमा, त्यो 24% तपाईँको डिसिजन मेकिङमा छैन भने त्यसलाई को अप्सन भन्छ? मलाई तपाईँहरूको पार्टी स्ट्रक्चरमा सेन्ट्रल कमिटी भने जस्तै पार्टीमा त्योभन्दा अर्को एउटा अनौपचारिक कार्य समितिको बस्यो भन्छ होइन, त्यहाँ को दलित बस्छ, को जनजाति बस्छ, को मधेसी बस्छ, को महिला बस्छ, त्यस्तो होइन, त्यो होइन तपाईँहरूको सुन्नु होइन, डिसिजन मेकिङ भनेकै तपाईँको केन्द्रीय समिति हो, जस्तो मान्यौँ नि हामीले गाउँ इकाइ समितिमा तपाईँको होइन कार्य समितिको सम्पादनमा पनि तपाईँको यी सबैलाई इन्डोर्स गरेर लैजान्छ। तपाईँको हाम्रो हायर लेभल भनेको पोलिट ब्युरो हुँदैन, हाम्रो हायर लेभल भनेको नै केन्द्रीय समिति हो, केन्द्रीय समितिले निर्णय गरेको कुरालाई तपाईँको अनुमोदन चाहिँ महासमितिबाट गर्नुपर्छ र महाधिवेशन तपाईँको 4 वर्षसम्म हुन्छ। त्यसरी के हो भनेदेखि केन्द्रीय समिति भनेको नेपाली काङ्ग्रेसको हाई लेभल कमिटी हो, त्योभन्दा बाहिर तपाईँको पनि छैन। कस्तो भने हाम्रो 7 दलले सहमति गर्छ, संविधान सभाले इन्डोर्स गर्छ, त्यो छैन होइन। के हो भनेदेखि जस्तो उहाँ के भन्दै हुनुहुन्छ भने नेपाली काङ्ग्रेसको केन्द्रीय समिति भन्दा पनि माथि कुनै कमिटी छ, त्यसमा को इन्डोर तपाईँको समावेश भइरहेको छ भने म सुन्नुमा छ, नेपाली काङ्ग्रेसको केन्द्रीय समिति भन्दा माथि कुनै कमिटी नै छैन, त्योभन्दा माथि तपाईँको व्यवहारिक रूपमा त हेर्नुहोस्, व्यवहारिक रूपमा त तपाईँका पार्टीका मानिस पनि 4 जना बसेर निर्णय गर्दा होला, मेरा पार्टीका बसे पनि छलफल गर्दा होला। त्यसैले के हो भने नि तपाईँले होइन, तपाईँले यदि काङ्ग्रेसले तपाईँले कहीँ नै तपाईँले कहीँ तपाईँले कहीँ चाहिँ बुझेको हुनुहुन्छ भने तपाईँले बुझ्नु के पर्यो भने तपाईँ पोलिटिकल साइन्सको विद्यार्थी हो, तपाईँ पढा लेखा मान्छे हो, तपाईँ विद्वान हो, त्यसले तपाईँले के बुझ्नु पर्यो भने नेपाली काङ्ग्रेसको स्ट्रक्चर पढ्नु पर्यो। पहिले त्यो स्ट्रक्चर पढ्दाखेरि के देख्नु पाउनुहुन्छ कि नेपाली काङ्ग्रेसको केन्द्रीय समिति भनेको सबभन्दा हायर लेभल कमिटी हो, त्यहाँ निर्णय नहुँदैसम्म कुनै पनि त्यो निर्णय जाएन, बाहिर अन्तिम निर्णय हुन्छ र त्यसलाई अनुमोदन चाहिँ महासमझौ गराउनुपर्छ। यो कहाँ पनि बुझ्नु फेरि त्यसरी त्यो त होइन, त्यो जनजातिको मधेसीको दलितको जनजाति हो, त्यसरी छैन भने तपाईँ होइन यसो नै सुन्नु न, तपाईँले जुन किसिमको डिस्कसन उठाउँदै हुन्छ नि त्यो डिस्कसनले तपाईँको प्रतिफल पाइँदैन, तपाईँ रियाक्सनै डिस्कसन हो। तपाईँले के बुझ्नु पर्यो भने काङ्ग्रेसको अन्तिम निर्णयकर्ता को हुन् भनेपछि केन्द्रीय कमिटी हो, त्यसमा शेरबहादुर देवा हुन् या चाहिँ सुशील कोराला हुन् या रामचन्द्र पौडेल हुन्, तिनी पनि केन्द्रीय समितिभित्रका व्यक्ति हुन्, बाहिरका व्यक्ति होइन, गर्छ त्यो हुँदैन, त्यो हुँदैन, त्यो गलत कुरा हो। होइन सुन्न सुन सुरेशजी, एउटा कुरा म बताउँ, तपाईँले त्यस्तो कुरा गर्दा तपाईँ एउटा कुरा के बुझ्नु भने नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको म्यान्डेटबाट पास नभएका कुराहरू 3 नेताले गरेका कुनै हालत मान्य छैन। जहाँसम्म रह्यो उहाँले बडा राम्रो किसिमले भन्नुभयो, निरङ्कुश राजतन्त्रको जाने विरुद्धमा होइन, तर एउटा कुरा के बुझ्नुपर्छ भने उहाँले पनि हतियार संसदीय व्यवस्थाको विरुद्धमा उठाउनु भएको, तर उहाँले सफलता पाएको होइन, जबसम्म शान्तिपूर्ण आन्दोलनमा एकछिन तपाईँको कुरा होइन, तपाईँको कुरा होइन, तपाईँको कुरा एकदम मनन रूपमा मैले सुने, मैले सुनिराखेँ, अब सुन्ने होइन सुन्न सर, के हो भने उहाँहरूले पनि संसदीय व्यवस्थाको विरुद्धमा हतियार उठाउनु भएको र हतियार उठाउँदाखेरि संसदीय व्यवस्थाको विरुद्धमा हतियार उठाएको हतियारबाट प्रतिफल उहाँले पाउनु भएन, गणतन्त्र उहाँले पाउनु भएन। जबसम्म शान्तिपूर्ण आन्दोलनमा हामी गएनौँ, 7 पार्टीलाई चाहिँ गिजाप्सा कुराले चाहिँ गएर एक ठाउँ उभ्याएर 12 बुझे हामीले क्षमता गरेनौँ, तबसम्म जाने गरेर हामीले प्रतिफल पाएनौँ। त्यसरी के हो भनेदेखि नि तपाईँले जस किसिमबाट गिजाप्सा कुराको बारेमा भन्दै हुनुहुन्छ, गिजाप्सा कुरालाई यही टुडी खेलमा भन्नुभएको छ, ए राजा तिमी बुझ, एउटा नदीको जुडा धार छ, एउटा गणतन्त्रको धार बगिरहेको छ, अर्कोतिर चाहिँ गएर संविधानिक राजतन्त्रको तिमी कुरा गर्छु, त्यो बाद धार्दैछ। यदि तिमीले जनताको पक्षमा आएनौ भने गणतन्त्र भोलि जित्छ है, त्यसलाई तिमी बुझ, तिमी बुद्धिमान छौ बुझ्यौ भनेदेखि अहिले पनि तिमी जनतासँगको पक्षमा आऊ भनेर भनेकै हो नि। यसरी जनताको पक्षमा नआएको अघि नै मैले निवेदन गरेँ, जनताको पक्षमा नआएका कारणबाट नेपालमा हाम्रो हाराहारीमा भएका हिन्दुस्तान आज प्रगति गरे कहाँ हो, तर हामी अहिले पनि ट्रायल लेभलमा छौँ। अहिले पनि हाम्रा बुद्धिजीवीहरू सही ढङ्गबाट तपाईँको चाहिँ आफ्ना लेखहरू लेख्नुहुन्न, र यस्तै किसिमबाट नेपाली काङ्ग्रेसको कोठामा निर्णय हुन्छ, फलानु हुन्छ, यो घुलानु हुन्छ भन्ने कुराहरू बोलिदिएर तपाईँको नेपाली काङ्ग्रेसको एउटा जो धरातल छ जसको परिवर्तनको हरेक नेतृत्व गरेको छ त्यसको बारेमा इन गलत किसिमको म्यासेज नेपाली जनतामा दिएको कारणबाट पनि हामीहरू परिवर्तनको जुन आवाज हामीले पाउनुपर्ने हो, जुन किसिमबाट हामीले चाहिँ संहिताको बारेमा चाहिँ गरेर हामी अगाडि बढ्नु पर्ने हो त्यो भइरहेका छैन। हस्, तपाईँहरूले तिनजनाको कुराको मर्म समेट्न खोज्दाखेरि अहिले विषय बहस कसरी गइरहेको भने केन्द्रीय कमिटीलाई अन्न राम्रो बनाउन हामी जुन तरिकाले समावेशी बनाउन लागि परिरहेका छौँ, विभिन्न परामर्श छलफल उच्च तहका वार्ता कमिटीहरू जुन भन्छन् त्यो पनि अझै समावेशी बनाउँदै लान सकियो भने धेरै मान्छेले आफ्नो अपनत्व महसुस गर्छन् कि राजनीतिमा भन्ने कुरा गऱ्यौँ। तर यद्यपि तपाईँले भनेको कुरा सही हो, पास गर्ने हिसाबले केन्द्रीय कमिटी नै अन्तिम होला, तर छलफल गर्ने सानो चरणका छलफल पनि जति धेरै समावेशी बनाउँदै लान सक्यो त्यति धेरै अरू समुदायले पनि अपनत्व महसुस गर्छन् कि भन्ने कुरामा नजिक पुगेर हामीले छलफल गऱ्यौँ। कार्यक्रम संघीयता सङ्गालोमा आज हामीले राजनीतिक पार्टी निर्माण कसरी हुनुपर्छ, तिनको संघीय व्यवस्थासँग कस्तो सम्बन्ध छ भन्ने सिरफेरमा छलफल गऱ्यौँ। छलफलमा सहभागी हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सभासद आनन्द प्रसाद ढुङ्गाना, नेकपा माओवादीका नेता तथा पूर्व सभासद सुरेश आलेमगर, नेकपा मालेका महासचिव तथा सभासद सिपी मैनाली, सद्भावना पार्टीका नेता तथा सभासद लक्ष्मणलाल कर्ण, निर्वाचन आयोगका आयुक्त डाक्टर अयोध्या प्रसाद यादव, राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण आसेतु र राजनीति शास्त्रका विद्यार्थीहरू नवीन गिरी र शर्मिला थापा। कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो राजन पराजुलीले। राजनीतिक दलहरूले देशको विविधतालाई ख्याल गरेर पार्टी सञ्चालन गर्ने हो भने मात्र पनि संघीयता र समावेशिताको अर्थ सान्दर्भिक हुन्छ। आजको छलफलबाट आएको कुरा पनि यही हो। यदि राजनीतिक दलहरूले यसमा ध्यान नपुर्याउने हो भने चाहिँ आफ्ना हक हितका लागि विभिन्न समूहहरू जागरूक हुन्छन् भन्ने कुरा पनि छलफलमा आयो। संघीयतामा राजनीतिक दलहरूले विचार पुर्याउनु पर्ने समावेशिता सँगसँगै अरू थुप्रै कुराहरू छन्। विश्वको पहिलो संघीय राष्ट्र स्विजरल्यान्डको कुरा जोडौँ। यहाँनिर ससाना नगर गाउँमा बाँडिएको स्विजरल्यान्ड जर्मनी फ्रान्स र बेलायतको चेपुवामा थियो। स्विजरल्यान्डको एउटा सानो नगर वा गाउँलाई कब्जा गर्नलाई तिनलाई धेरै गाह्रो थिएन, तर स्विजरल्यान्डले यी सबै सानादेखि ठुला गाउँहरूलाई एक सूत्रमा बाँध्दै सम्पूर्ण समुदायलाई समेट्दै सङ्घको निर्माण गर्यो, कमजोर र पिछडिएकाहरूलाई सबल पनि बनायो। मैले स्विजरल्यान्डको उदाहरण किन लिइरहेको छु भने नेपाल र स्विजरल्यान्ड उस्तै भूगोल भएका देशहरू हुन् अनि विविधता पनि उस्तै छ। त्यसैले नेपालका राजनीतिक दलहरूले पार्टीभित्र र संविधान निर्माणमा त्यहाँको उदाहरण पनि अप्नाउन सक्छन्। अहिलेको नेपालको आवश्यकता भनेको सार्थक समावेशी संघीयता हो। अब चाहिँ कार्यक्रमबारे तपाईँले पठाउनु भएका प्रतिक्रिया सुन्ने बेला भएको छ। साथमा हुनुहुन्छ सहकर्मी प्रियङ्का बुढाथकी। संघीयताका बारेमा विश्वराजको ट्विट छ, देश संघीयतामा गएर विकास होला नहोला थाहा छैन, तर अहिलेको परिपाटी हेर्दा त मुख्यमन्त्री सभापति बन्नेहरू एक वर्षमा करोडपति बन्छन्, जनतालाई आर्थिक भार अझ थप, जति राज्य उति खर्च। यतातर्फ पनि ध्यान दिउन, राज लेख्नुहुन्छ, संघीयताको सीमाङ्कन गर्दा जलविद्युत सम्भावना पनि समानुपातिक हुनु पर्यो, कति झलमल कति अन्धकार नहोस् संघबीच विवाद भएर, यसैका लागि प्राविधिकहरू पनि चाहियो। ठाकुर घिमिरेको विचार छ, अब संघीयता नयाँ बन्ने राज्य र तिनीहरूका मन्त्रीज्यूहरूको पनि सेवा सुविधाको भार थपिनेछ, केही नेताहरूको बेरोजगारी भने हट्नेछ। त्यस्तै कृष्ण प्रसाद घिमिरे लेख्नुहुन्छ, तराईवासी एकजना अधवैंशीले भने अरू जे जे भए पनि हाम्रो गाउँमा विकास पुग्ने संघीयता चाहिन्छ, उनलाई पहिचान नभए समृद्धिको खाँचो रहेछ। गुल्मीका खिमानन्द भट्टराईले संघीयताका कारण वर्षौंदेखिको सद्भाव बिग्रने त होइन भन्ने शंका व्यक्त गर्दै हाम्रो टोल फ्री नम्बरमा आफ्नो विचार रेकर्ड गराउनु भएको छ। संघीयताको बारेमा यति धेरै बहस हुँदा हुँदै र छलफल र फाइदाहरूको चर्चा हुँदाहुँदै पनि मलाई यस समयमा चर्को खण्डन गर्न मन लाग्यो। सङ्घीयताले देशमा भाँडबैलको स्थिति सिर्जना हुँदैन र किनकि सङ्घीयता भनेको एकताबद्ध भएको नेपाललाई टुक्राएर विभाजन गर्नु त हो नि। फेरि यसरी टुक्राएर विभाजन गर्दा एक अर्को प्रदेश अथवा एक अर्को प्रान्तका बिचमा बेमेलको स्थितिका साथै द्वन्द्व पनि त सिर्जना हुन सक्छ नि। त फलानो प्रदेशको मान्छे, त फलानो विचार भएको मान्छे भनेर एक अर्को प्रदेशका बिचमा द्वन्द्वात्मक स्थिति सिर्जना हुन्छ। जसरी 22-24 राज्यका पालामा नुवाकोट राज्य र गोर्खा राज्यमा गरी जसरी मन मुदा थियो त्यसरी नै द्वन्द्व हुन सक्छ र यसरी पृथ्वीनारायण शाहले त्यस्तो 22-24 राज्यलाई मिलाएर सिङ्गो नेपाल बनाउने काम गरे त्यसलाई टुक्र्याउनु त कता कता पृथ्वीनारायण शाह जस्ता महान व्यक्तित्वको विचारमाथि जरो खन्नु होइन र। सन्देश लेख्ने र रेकर्ड गराउनु भएका सबैलाई धन्यवाद। संघीयता र हाम्रो कार्यक्रमका बारेमा तपाईँका प्रतिक्रिया हामीलाई पठाउन सक्नुहुन्छ। एन्टेना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम संघीयता सङ्गालो देशभरका 50 बढी स्थानीय रेडियो स्टेशनबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रतिक्रिया हामीलाई पठाउनुहोला। पैसा नलाग्ने हाम्रो फोन नम्बर 1660013456 मा जुनसुकै बेला फोन गरेर आफ्नो कुरा रेकर्ड गराउन सक्नुहुन्छ। अनि फेसबुक र ट्विटरमा समेत संघीयता सङ्गालो सर्च गरेर आफ्ना कुराहरू त्यहाँ पोस्ट गर्न सकिन्छ। मोबाइल प्रयोग गर्नेहरूले मेसेज बक्समा संघीयता सङ्गालोको छोटो रूप SS टाइप गरी स्पेस दिएर आफ्नो कुरा लेखी हाम्रो नम्बर 5500 SMS गर्न सक्नुहुन्छ। आज हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। आज प्रसारित सामग्रीहरूको पूर्ण अंश हाम्रो वेबसाइट www.afn.org.np सुन्न पाइन्छ। त्यहाँ पनि तपाईँ ती कार्यक्रमहरूको बारेमा आफ्नो प्रतिक्रिया दिन सक्नुहुन्छ। भोलि बिहान 8:10 शान्ति प्रक्रियाको कुरा गर्न कार्यक्रम नेपाल चौतारीका साथ आउनेछौँ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादन टोलीका राजन पराजुली, प्रियङ्का बुढाथोकी, प्रविधिज्ञ अर्जुन राउत, म कल्पना भट्टराई र म गणेश आचार्य पनि बिदा हुन्छौँ। नमस्कार। मत्स्य विकास केन्द्र भण्डारा चितवनको सन्देश।